इसका मतलब तो ये हुआ कि अगर कोई मीठी चीज ना भी हो तो मुजायका नहीं। ये कोई अर्ज नहीं। आजकल दावतों में उमूमन मीठी डिश लाजिमी तसव्वुर की जाती है, हालांकि मुशाहदा यही है कि इसकी तरफ लोगों की रगबत कमी होती है। हो सके तो आजकल की मीठी डिशें कम ही खाई जाए, क्योंकि इसमें चीनी डाली जाती है जो कि अक्सरियत के हक में मीठा जहर है। ये जल्द हजम नहीं होती और बदन भी मोटा करती है। खूब पैदल चलने और मजदूरी करने वाले अगर चीनी इस्तेमाल करें तो खास हर्ज नहीं। हां, चीनी के बजाय सभी असली शहद इस्तेमाल करें तो इंशाअल्लाह अज़्ज़वजल शिफा ही शिफा। जो चीनी ज्यादा इस्तेमाल करते हैं भी आखिर देखा है कि वो बेचारे शुगर के मरज में मुब्तला हो जाते। मैंने तो बेचारे कई देखे, फिर भी परहेज नहीं करते बाद लोग, तो फिर कभी जिस्म का कोई हिस्सा सड़ जाता है तो वो काटना पड़ता है, हाथ कट जाता है, पांव कट जाता है, कभी फालेज गिर जाता है तो बेचारे बस किसी काम के नहीं। इसीलिए हो सके तो जवानी ही से परहेज करें, चीनी से, चिकनाहट से, मैदे की अशिया से, क्योंकि मैदा और उसकी मसनूआत, चीनी और उसकी मसनूआत और चिकनाहट इस चीज में भी हो, ये तीनों चीजें जो ना ये बदन को मोटा करती है। और फिर मतलब तरह तरह की चीजें जो है वो खून में पैदा हो जाती है। और ये आजकल तो नौजवानों को भी मतलब काफी मतलब इस तरह के अमराज लायक होते चले जा रहे हैं, इसलिए कि मतलब वर्जिश नहीं। मेरे एक अजीज बता रहे थे कि एक बार मैं हकीम के पास गया हुआ था तो एक मरीज उसके पास आया कि मुझे पेट में तकलीफ है, मैदा खराब है। उसको पूछा कि नाश्ते में क्या खाया था, तो उसने कहा अंडा पराठा। तो बोला भले मानस, तो किसान की किसान, तूने अंडा पराठा लेने, किसान तो मेहनत करता है ना, मजदूरी करता है और वो मशक्कत का काम करता है तो उसको आजम हो जाता है, तूने अंडा पराठा खाया। और मतलब फिर गाड़ी में बैठ गया, फिर तूने कुछ काम भी किया हो सकता है, तो फिर मेरे पास भी आया, स्कूटर पे आया, ये अंडा और पराठा जाम हो गया, पेट में दर्द करेगा तो क्या करेगा। तो यही हाल मतलब इस वक्त अक्सरियत का शायद है कि उसके बदन को मूवमेंट नहीं मिलती। अब पहले लोग घोड़े ऊंट पर सवारी करते थे, तो घोड़े पर या ऊंट पर सवारी करना खुद बेहतरीन वर्जिश है। कभी आप बैठे हो तो आपको पता, मैंने तो अल्हम्दुलिल्लाह ऊंट की सवारी की है सुन्नत समझकर, सुन्नत की नीयत से, तो मतलब थोड़ी थोड़ी की है, सिर्फ सुन्नत समझकर। तो मैंने देखा तो सारा पूरा वजूद जो है वो हो इतनी उसकी वर्जिश है कि मत पूछो बात। तो आदमी खाए तो मतलब नजर भी नहीं कहा गया, ऐसा हजम हो गया शायद। तो अब भी साइकिल जो है ना, साइकिल में अपनी मतलब यानी कि मशक्कत होती है, साइकिल से वर्जिश होती है, स्कूटर से को वर्जिश की है, कार में को वर्जिश की है, दीगर सवारियों में भी इतनी वर्जिश नहीं है। तो इसलिए मतलब काश सबका जहन बन जाए कि रोजाना 5 किलोमीटर चले पैदल, है बहुत मुश्किल काम। 12 मिनट में एतदाल के साथ 1 किलोमीटर आदमी चल सकता है। पैदल मतलब चलना जो है ये बहुत सारी वर्जिशों की जान है। और ये हम में से शाजो नादरी हम चलते, इसलिए मैदा मेरा ख्याल है, मैं अगर ये कहूं कि 99% का खराब है तो शायद गलत ना हो। इसको देखो तो गैस की शिकायत, तो पेट में दर्द है, तो खाना हजम नहीं होता, तो जिसको देखो वो कब्ज का शाकी है। 80% अमराज तबीबों के ना, 80% अमराज मैदे की वजह से होते हैं। तो जो आया मैदे में डालते हैं, और खासकर रमजानों में काफी लोग बीमार होते हैं, حالانکہ حدیث پاک میں سومو تصف ٹو روزہ رکھو صحت یاب ہو جاؤں، لیکن یہ تو بیمار ہو جاتے ہیں، حدیث غلط نہیں ہو سکتی. میرے حقار نے جو فرمایا حق کے سوا کچھ ہے ہی نہیں صلی اللہ تعالی علیہ وسلم. تو ہوتا یہ کہ سحری میں اس لیے ڈٹ کے کھاتے ہیں کہ دن بھر کچھ نہیں کھانا، اور افطار میں اس لیے ڈٹ کر کھاتے ہیں کہ دن بھر کچھ نہیں کھایا. تو دو وقت میں ہم اتنا کھاتے ہیں جتنا شاید روزے جب نہ رکھتے ہوں تو پورے دن میں نہ کھاتے ہیں. نفسیات ہی اثر ہوتا ہے کہ بھائی روزہ کھائے گا. اب مطلب افطاری میں جتنے کباب سموسے آئے نظر سارے اندر، جب پھر مطلب اب کباب سموسے دانتوں سے تو چبانے میں آسان ہے، یہ تو بیچاری آنتوں کو پوچھو گے ان کا کیا انجام ہوتا ہے جس نے کبھی کباب سموسے دیکھے نہیں. جب رمضانوں میں اس پر کباب سموسوں کی جب بچھاڑ ہو جاتی ہے تو پریکٹس تو نہیں ہوتی نا آنتوں کو اتنی. تو یہ جتنا اس سے ہو سکتا ہے وہ آپ کا ساتھ دیتی ہے. پھر ڈاکٹر صاحبان بھی تو دعا کرتے ہوں گے نا، یا اللہ ہماری روزی میں ہی برکت دے. تو یہ کباب سموسے آپ کو ڈاکٹروں کے پاس پہنچاتے ہوں گے. پھر افطار کے بعد مغرب کی نماز پڑھ کے پھر مطلب یہ کہ تھوڑی بہت ادھر ادھر چلے جاتے ہیں کباب سموسے، تو پھر بریانی اور جو ہاتھ میں آیا اوئلی غذا میٹھی ڈش بھی ضروری ہے، چاہے کسٹرڈ اور یہ سب اس کا سیزن ہوتا ہے، تو خوب چینی بھری. چینی بظاہر بے ضرور لگتی ہے، ہضم ہونے میں بہت دیر لگتی ہے، آسانی سے ہضم نہیں ہوتی. ٹھنڈی بوتل بھی چڑھاتے ہوں گے، شربت بھی چڑھاتے ہیں، تو ٹھنڈی بوتل میں سنا ہے کہ 7 چمچ چینی ہوتی ہے، وہ اتنی خطرناک ہے، کتنی بے ضرور لگتی ہے، کتنی پرت حاصل ہوتی ہے، بہت خوفناک ہے ٹھنڈی بوتل. ایک اسلائی بھائی کو میں جانتا ہوں بےچارے بہت شوق سے ٹھنڈی بوتلیں جو ہاتھ میں چڑھائے گا، پھر جب شوگر ٹیسٹ کرایا تو میرا 400 سے اوپر تھا اس کو، غریب کی حالت خراب ہو گئی. تو ٹھنڈی بوتل اور یہ سب مطلب الگ، بےچارے جوان ہے چڑھ گئی اندر، نسوں میں گھس گئی چینی، آپ کیسے نکلے؟ ایک بار راستہ دیکھ لیا اس نے شوگر نے، پھر بڑا مشکل ہے. اللہ پاک ہر بیماری سے ہمیں محفوظ رکھے کہ ہم صبر نہیں کر پاتے. اس لیے مطلب جوانی سے ہی پرہیز کی جائے، چکناہٹ وغیرہ سے جو میں نے عرض کیا، میدس یہ انہیں کم استعمال کیا جائے، بالکل نہ بھی ترک کریں، جتنا ہو سکے کم کھائے تاکہ مطلب ہمارا معدہ جو درست رہے. اسی نیت سے چلو کم کھائے کہ ہم اللہ کی عبادت اطمینان سے کر سکیں، ورنہ مطلب یہ کہ جب آپ افطار میں سموسے پھر رات کے کھانے میں پھر ڈٹ کے ٹھاس ٹھاس کے، یعنی کہ پیٹ بھر جاتا، دل نہیں بھرتا کہ ڈالے جاؤ، سارا دن کچھ نہیں کھایا. آپ بتائیے پھر تراویح میں کیسی ڈکار آتی ہے، پیٹ میں گڑ گڑ گڑ گڑ گڑ گڑ گڑ گڑ کباب سموسے سب کچھ کیا کرتے ہوں گے. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.